السلام عليكم ورحمة الله وبركاته. إن شاء الله العالمين أجز پڑھندا سوں سورة الف لام ميم سجدة. يعني کہ چيجي تو الف لام ميم تنزيل چيجي تو. يہ 32 نمبر سورة ہے قرآن شریف مصحف میں. يہ ان ميں جي 30 آياتون آهن. 30 آياتن واريون جيڪي سورتون آهن, 28 آياتن واريون جيڪي سورتون آهن, 29 آياتن واريون جيڪي سورتون آهن, يہ ہائي پوٽنسي تمام ज़बरदस्त क़िस्म जूं सूरतूं आहिनि ऐं उन्हनि खे पढ़ण जो रसूल पाक सलाहु अलैहि वसल्लम हुकुम फ़रमायो आहे. जीअं सूरत आहे पंहिंजो सूरत फतह आहे, सूरत तबारक लज़ीम मुल्क आहे, अहिड़े क़िस्म सां इहे जेके आयतूं आहिनि, इहे सूरतूं जेके नंढियूं बि आहिनि ऐं वॾियूं बि न आहिनि ऐं नंढियूं बि सफ़ा न आहिनि ऐं तमामु अजब जहिड़ियूं हिन में ॻाल्हियूं आहिनि. हाणे हिन में के ॻाल्हियूं अहिड़ियूं आहिनि जेको ॿियनि सूरतुनि में न आहिनि, यानी अहिड़े क़िस्म जूं ऐं जीअं पढ़ंदासूं त अॻिते ॿुधाईंदा वेंदासूं, पर थोरो ज़िक्र कंदासूं, पर पोइ माना तव्हां पाण ॾिसजो या वरी सी बि कंदासूं ॿीहर. पर हिन वक़्तु रुगो पढ़ण जे लाइ आहे. पर पहिरीं अलिफ लाम मीम वारियूं हुई सूरतूं, पहिरीं त ॿ हुयूं, पोइ अलिफ लाम मीम स्वाद वरी अनाम पंहिंजे आराफ़ थी, उनखां पोइ अलिफ लाम मीम अलिफ लाम रा, वरी अलिफ लाम मीम मीम रा बि अची वई, पोइ अलिफ लाम रा वग़ैरह काफ़ हा या आहिनि स्वाद सूरतूं आहियूं. पोइ हाणे तौहा ऐं तौसीन ऐं तौसीन मीम वग़ैरह आहियूं. हाणे उन खां पोइ जेके चारि सूरतूं आहियूं पंहिंजो अलिफ लाम मीम वरी पंहिंजो, पर इहे मखी सूरतूं आहिनि, अॻु जूं आहिनि उन्हनि ॿियनि सूरतुनि खां, ऐं इहो उन्हनि मज़ा ई ॼण फ़सफ़ में आख़िरी आहे सूरत अलिफ लाम मीम. ऐं अलिफ लाम मीम तनज़ील थो चइजे, ऐं ज़ुमर खे बि तनज़ील सां शुरू थो थिए, ऐं अलिफ अहिड़े नमूने सां के सूरत वारा अलिफ लाम मीम हा मीम तनज़ील, उहो जेका आहे पंहिंजी फुसलत सूरत जेका आहे, एकतालीह वग़ैरह ते नाला हिन सां को रब्तु आहे, का ॻाल्हि आहे जेका सम्झण जी ज़रूरत आहे, पर असांखे नथी अचे सम्झ में, त पोइ ॿी ॻाल्हि आहे. पर हिन में मक़दार अलफ़ सनत मिमा तउदून में हज़ार सालनि जो हिकिड़ो ॾींहुं, पंजाह हज़ार सालनि जो हिकिड़ो ॾींहुं, उहो थी सघे थो. हज़ार सालनि जे ॾींहं जी ॻाल्हि हिन सूरत में आहे, सूरत अलिफ लाम मीम तनज़ील में, ऐं पंहिंजो हज में सूरत मंझि आहे पंजाह हज़ार सालनि जो हिकिड़ो ॾींहुं. त उहो छा माना आहे, उहा मतिलबु त पोइ पंहिंजी तफ़सील में कंदासूं. त हिकिड़ो ॾींहुं बराबरि आहे, हाणे हीउ जेको हले पियो, हिकिड़ो ॾींहुं पियो हले तख़लीक़ आदम अल इस्लाम खां वठी अॼु जेको आहे हिकिड़ो ई ॾींहुं अॼु आहे, इन माना मंझि सम्झो इहा ॻाल्हि हिकिड़ी. ऐं पंजाह हज़ार साल ऐं उहो जेको हज़रत नूह अल इस्लाम 950 साल वग़ैरह वग़ैरह, इहे अदब जहिड़ा तइदाद आहिनि, अदद आहिनि, हिन जूं मानाऊं छा आहिनि अलाह खे ख़बर आहे. पर पोइ माण्हू उलमा जेके आहिनि उन में सोच वीचार कनि था. हाणे पाण पढ़ूं था सूरत इंशाह. मिर रब आलमीन, को शक कोन्हे हीअ तुंहिंजे रब आलम रब आलमीन वटि आई आहे. हम यकूलून अफ़्तरा, हाणे इहो बसि मसालो जेको आहे, चवंदा कूड़ आहे, चवंदा ठहियलु आहे, चवंदा हीअं आहे हीअं आहे, उनजा जवाबु अलाह ताला ॾींदो थो अचे. हाणे हिते फ़रमाए थो अम यकूलून अफ़्तरा, छा उहे चवनि था त हीअ ठहियलु आहे, पंहिंजी घिरियल आहे, रसूल पाण ठाही आहे, अलाह वटां कान आई आहे, मतिलबु ईअं एतिराज़ु कनि था काफ़र. उनजो जवाबु आहे अम यकूलून अफ़्तरा बल हुअल हक़, पर हीअ हक़ आहे, मिर रबिक, तुंहिंजे रब वटां, ले तुंज़र, छाजे लाइ, ले तुंज़र क़ौम मा अताहुम मिन नज़ीरिन मिन क़ब्लिक मा अताहुम, उन क़ौम जे लाइ जंहिंखे अॻु में को नज़ीर कोन मोकिलियो वियो, वॉर्निंग ॾियण वारो अॻु में कोन मोकिलियो वियो, हज़रत इब्राहिम ऐं इस्माइल खां पोइ के माण्हू, मतिलबु अहिड़ा माण्हू घणा कोन हुआ, काफ़ी वक़्तु थी हलियो जो हिननि वटि नज़ीर कोन हो, वार्निंग ॾियण वारो कोन हो, नबी कोन हो. हज़रत ईसा अल इस्लाम खां पोइ सॼे अरब में, सॼे यमन में, शाम में किथे बि को नबी अहिड़ो कोन हो जेको, पर ख़ुशूसनि अरबनि वटि को नबी कोन हो, इहा ॻाल्हि ज़हन में आहे. इन जे लाइ त ले तुन ज़िर को ममा मा आता हुम मिन नज़ीरिन मिन क़ब्ल कह, तोखां अॻु में क़ब्ल कह रसूल पाक सलाहु अलैहि वसल्लम, यहतदून, असांजे लाइ असां इन लाइ मोकिली आहे त जी हिदायत अख़्तियार कनि, लालम यहतदून. अलाह केरु आहे, कहिड़ी हस्तिती आहे, अलाह चवनि मूं ख़लकिया आसमान ज़मीन उहो आहियां, ऐं ख़बर न आहे छा. अलाह अलज़ी ख़लक़ समावाति वल अर्द, अलाह उहो आहे अलाह अलज़ी ख़लक़ समावाति वल अर्द वमा बैनहुमा फ़ी सितति अय्यामिन, छहनि ॾींहनि में। छहनि ॾींहनि जी माना छा आहे? छह ॾींहं कोन, पर अलाह लॻो चवंदो कुन फ़यकून, ईअं थी वेंदो, हलियो छह ॾींहं छा लॻंदा। पोइ हिन ॻाल्हि ते सोचणु वीचारण जी ॻाल्हि आहे त छहनि जी माना छा आहे, हज़ार ॾींहं जी छा आहे माना, ॾींहुं कहिड़ो आहे केतिरे ॾींहं मतिलबु ख़बर न आहे। तव्हां सोचो वीचारो, पाण अकुलु रखो था न। अलाह अलज़ी ख़लक़ समावाति वल अर्द वमा बैनहुमा फ़ी सितति अय्यामिन मुस्तवा अलल अर्श मा लकुम मिन दूनिही मिन वलीय्यिन वला शफ़ी अफ़ला ततज़क्करून युदब्बिरुल अम्र मिन अस्समा। तदबीर थो करे पंहिंजे अफेयर्स जी, पंहिंजे मामलनि जी, असांजे मामलनि जी, हर शइ जे मामले जी। अमरनि मिन इंदना, सभु अमर असांजे तरफ़ां, असां वटि आहिनि। जेको बि माण्हू को थिए थो ॻाल्हि थी थी, पन जेको छणे थो उहो अलाह जे अमर खां सवाइ, एजाज़ खां सवाइ न। त मतिलबु इन ॻाल्हि, युदब्बिरुल अम्र मिन अस्समा वल अर्द सुम यारुजु इलैहि फ़ी यौमिन कान मिक़दारुहु अल्फ सनतिम मिम्मा तअद्दून ذَلِكَ عَالِمُ الْغَيْبِ وَالشَّهَادَةِ الْعَزِيزُ الرَّحِيمُ الَّذِي أَحْسَنَ كُلَّ شَيْءٍ خَلَقَهُ وَبَدَأَ خَلْقَ الْإِنْسَانِ مِنْ طِينٍ ثُمَّ جَعَلَ نَسْلَهُ مِنْ سُلَالَةٍ مِنْ مَاءٍ مَهِينٍ كِنَّ پاڻي پهري مٺي ما پر كِنَّ پاڻي مني مجا اسپر مجا ثم سوا برابر کھینز ونفخ فيه من روحه اللهم صل على سيدنا محمد روح میں پنجر ان جي وڌائي تا پو سجدو ڪيو پنهنجي فرشتن کي چين جڏهن آئون پوکي وجا پوکي چڏيا پو سجدو ڪجو تو يا ڳال ڪهڙي وڏي آهي ثم سوا ونفخ فيه من روحه وجعل لكم السمع بدن جي صلاحيت والابصار اکيون والافيد دل ٽي شيون آهن جن سان ماڻهو سوچي ٿو ڏسي ٿو ٻڌي ٿو ويچاري ٿو ٽي شيون آهن سمع ڪن بصر اکيون ۽ پنهنجو دل جيڪي جن سان سوچ ويچار سوچ ويچار دل سان ٿئي ٿي هي جيڪو برين آهي اهو رڳو खणी थो अचे पंहिंजा मैसेजिस जी कम्युनिकेशन सिस्टम आहे टेलीफोन सिस्टम आहे तार उत मिलाई उत मिलाई हेॾां खां वञे हेॾां सोच वीचार जेका आहे अकुलु जेको आहे सभु सम्झ जेका आहे सलाहियत जेका आहे सॼी उहा दिलि सां वास्तो रखे थी जल लखुम सम अवल अबसौर अवल अफ़ैद कलीलम तशकुरून अलाह जो थोरा नथा वञो इहे टे शयूं ॾिनई तव्हां ॻाल्हि ॿियूं त ॻाल्हियूं ॻणी नथ पर इन टिनि शयुनि जो त शुकुरु करियो जो तव्हांखे ॿुधण जी सलाहत ॾिनी अथनि उन्हनि खां पुछो जेके ॿुधी नथा सघनि ॾिसण जी सलाह तव्हांखे ॾिनी अथसि उन्हनि खां पुछो जेके ॾिसी नथा सघनि भले अफ़ैद उन्हनि खां पुछो जिन खे दिलि ख़राबु आहे भई ऑपरेशन वेठा कराइनि दिलियूं वेठा बदिलाइनि उन्हनि खां पुछो कहिड़ी ॻाल्हि आहे अलाह तव्हांजी दिलि पई हले पई फट फट फट पई करे ॼाओ आयो उन खां वठी 70 साल थी विया आहिनि 75 साल थी विया आहिनि अञा पई दिलि हले अलहमदिल्ला त मतिलबु त का ॻाल्हि आहे हुनजो शुकुरु त करियो जंहिं ॾिनी आया दिलि अलाहू एतिराद कंदा असां वरी बस बदल मौत थींदो بلهم بلقاء ربهم كافرون الله تعالى ان جواب الله تعالى کي ڏسڻ کان جو كفر تا ڪن انڪار تا ڪن كل يتوفاكم ملك كل موت الذي وكل بكم ثم الى ربكم ترجعون ولو ترى اذ المجرمون ناكسوا رؤوسهم من ربهم ان وقت چا چوندا ربنا ابصرنا وسمعنا فرجينا نعمل صالحا اننا موقنون يا رب تو ڏسڻ جي ڏنو آهي ٻڌڻ جي ڏنو آهي هاڻي اسان موٽائي موڪل ته اسين سٺا عمل ڪنداسون جي تاکي موٽائي موڪلبو تا به تين اهڙا ئي بڇڙا عمل ڪندو جڙا هي ڪيادو هاڻي ٻيو مو جو تو دوزخ وتن ولو ترا جيڪر هوندو ڏسي انهن کي اذل مجرمون جيڪي آهن اذل مجرمون ناقصو روسهم عند ربهم रबना अबसर न समय न फर्जना नमल सालियन इना मोकिनून वलोशेना जेकॾहिं असीं चाहियूं वलोशेना ला तैना कुल नफ़्सिन हुदा हा जे असीं चाहियूं हा त हर नफ़्स खे हिदायत ॾेई छॾियूं हा ॾेई छॾियूं हा असांजो इहो मशियत न आहे असांजो इहो पर्पज़ कोन्हे पर्पज़ आहे त असां इम्तिहान वठूं परखूं वलोशेना ला तैना कुल नफ़्सिन हुदा हा ولكن حق القول مني لأمل أن جهنم من الجنة والناس أجمعين فذوقوا وچکو مزو بما نسيتم لقاء يومكم هذا جو هي ندين جي گال وساري چديو هاڻ چکو مزو مولاي فذوقوا بما نسيتم لقاء يومكم هذا हिन नसीना खां असां बि तव्हांखे विसारे था छॾियूं बिजान में पिया हुजो वज़ूकू अदाब अल ख़ुल्द बिमा कुंतुम तअमलून इनमा युमिनु बिआयातिन अल्लज़ीन इज़ा ज़ुक्किरू बिहा खर्रू सुज्जदम वसबहू बिहम्द रब्बिहिम वहुम ला यस्तकबिरून हीअ आयत आहे सजदे जी हिते सजदो को अलाह अलाह अकबर सुभान रब्बिल आला बिहम्दी सुभान रब्बिल आला बिहम्दी सुभान रब्बिल आला बिहम्दी हिते अल्लाहुम इन्ना जला मिन अस्साबिहीन व मुसब्बिहीन हम्दिक व मसाजिदीन बिहम्दिक अल्लाहुम अग़फिरना व अरहमना व अरज़ुक़ना व फ़ज़लना व अला सिरातिल मुस्तक़ीम छो जेके ईमान वारा आहिनि उहे ईअं आहिनि जॾहिं क़ुरान चई ॿुधनि था त पोइ हू सजदे में किरी पवनि था अलाह ताला ईअं फ़रमाए थो ऐं अलाह ताला वटि हम्द तारीफ़ कनि था ऐं तकबर हठे वॾाई नथा कनि हा इहा ॻाल्हि आहे हठे वॾाई तकबर कमु न ईंदा त तजाफ़ा जुनूब हुम अनिल मदाज यदऊं रबहुम मुखाफ़ुम व तमम व मिम्मा रज़क़नाहुम युनफ़िक़ून फला तालम नफ़्सुन मा उख़फ़िय लहुम मिन क़ुर्रत अयुन جزاهم بما كانوا يعملون أفمن كان مؤمنا كمن كان فاسقا لا يستعون مؤمن نهي فاسق واسين برابر كنداسو جاو برابر جا برابر ناين بي أما الذين آمنوا وعملوا الصالحات فلهم جنات المأوى نزلا بما كانوا يعملون وأما الذين فسقوا فمأواهم النار كلما أرادوا أن يخرجوا منها أعيدوا فيها فقيل لهم ذوقوا عذاب النار الذي كنتم به تكذبون ولنذيقنهم من العذاب الأدنى دون العذاب الأكبر أكبر أكبر هكو عذاب هتي وجو هن الدنيا جو ॿियो अकबर जेको पंहिंजो आख़िरत में उहो चखाईंदासूं असीं माण्हुनि खे हिते अज़ाब थोरो जीअं मोटनि नथा मोटनि त पोइ वॾो अज़ाब हुते आहे फलनुज़ी कलनहुम मिनल अज़ाबिल अदना दूनल अज़ाबिल अकबर लालहुम यरजून त मोटी अचनि तंहिं करे नंढा नंढा अज़ाब असीं ॾियूं था हिन दुनिया में मोट त जीअं मोटी अचनि मोटंदा न त पोइ ख़ैरु आहे असांजे लाइ मिड़ी ख़ैरु आहे हुननि लाइ अज़ाब वॾो बीठो आहे इंसान में वमन अज़लम इमन ज़ुकर बि आया ते रबी तुम आरदा मिनल मुजरिमीन मुंतक़िमून वल कदु आतैना मूसा वल कदु आतैना मूसल किताब फला तकुन फी मिरियत मिल लिकाई वजअलना हो بدودل بني اسرائيل لقائي قران جي ملن کان تي اسان موسى عليه السلام کي ڏنو سو توکي هي ڏنو تو كتاب قران محمد مصطفى صلى الله عليه وسلم کي ولقد اتينا موسى الكتاب فلا تكن في مريته من لقائه وجعلنا هدل بني اسرائيل केतिरी माना थी सघंदी ॿार वॼल न आमिर हुम आमतन यहदू नबी अमर न लमा सबरू व وكانوا بآياتنا يوقنون إن ربك هو يفصل بينهم يوم القيامة فيما كانوا فيه يختلفون أولم يهد لهم كما أهلكنا من قبلهم من القرون يمشون في مساكنهم إن في ذلك لآيات أفلا يسمعون ولم يروا أنا نسوق الماء إلى الأرض أولم يروا أنا نسوق الماء إلى الأرض الجرز فنخرج به زرعا تأكل منه أنعامهم وأنفسهم أفلا يبصرون ويقولون متى هذا الفتح إن كنتم صادقين قل يوم الفتح لا ينفع الذين كفروا إيمانهم ولا هم ينذرون فأعرض عنهم وانتظر إنهم منتظرون صدق الله العلي العظيم وصدق رسوله النبي الكريم نحن على ذلك من الشاهدين والشاكرين والحمد لله رب العالمين ربنا حاجاتنا إليك الكثير ربنا اشف مرضانا اللهم اشف مرضانا اللهم اشف مرضانا اللهم سهل واليسر ولا توسر علينا يا رب اللهم يسر لنا امورنا اللهم يسر لنا امورنا اللهم اشف مرضانا اللهم صل على سيدنا محمد نبي الامي وعلى اله وصحبه وازواجه وذرياته واهل بيته اجمعين برحمتك يا ارحم الراحمين الله